नमस्कार, कार्यक्रम केसी सरकारमा यहाँलाई स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजेपछि करिब करिब 8 बजेसम्म आउने गर्छ। आज पनि हामी उपस्थित भइसकेका छौँ। आज कृषि सरकारमा हामी विशेषत पाडा पालनमा सिधवनमा 5 स्थानमा पाडा पालन गरिएको छ। व्यावसायिक रूपमा विभिन्न फार्महरूले पाडा पालन सञ्चालन गरिराखेका छन् र यसमा सरकारले पनि अनुदान दिएको छ पाडा पालनका लागि। यो विषय अनि पशु सेवा कार्यालयको गतिविधिका विषयमा हामी आज कुराकानी गर्दैछौँ। पशु सेवा कार्यालय सिधुवनका प्रमुख डाक्टर रामकुमार कार्कीसँग हामी कुराकानी गर्दैछौँ। जुन सरकारले ल्याएको यो अनुदान किन ल्यायो र यसतर्फ अब युवाहरू आकर्षित कसरी होला नि, यो विषयमा हामी कुराकानी गर्दैछौँ। र समग्र जिल्ला पशु सेवा कार्यालय चितवनको गतिविधिका विषयमा आज हामी कुराकानी गर्ने जमर्कमा जुटेका छौँ। कृषि सरकार रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत पनि तपाईँले संसारभरिकै साथ सुनिरहनु भएको छ। आजको कृषि सरकारमा हामी चितवनमा पाडा पालन गरिएको छ र त्यसमा सरकारी अनुदान पनि आएको छ, यो विषय र पशु सेवा कार्यालयको गतिविधिका विषयमा हामी आज कुराकानी गर्दैछौँ। पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीसँग। रामकुमार सरलाई स्वागत छ रेडियो अर्पणको कृषि सरकार कार्यक्रममा। धन्यवाद। सुरुमा पशु सेवा कार्यालय चितवनको गतिविधिका बारेमा जानकारी दिनुहोस् न। जिल्ला पशु सेवा कार्यालय चितवन 77 जिल्लामा अवस्थित एउटा कार्यालय मध्येको एउटा कार्यालय हो र यसका गतिविधि भन्नाले विशेष गरी पशु सेवाको क्षेत्रमा आय आर्जनदेखि लिएर रोग नियन्त्रण, उत्पादन वृद्धि र नयाँ टेक्नोलोजीहरूको प्रयोग गर्ने चाहिँ यो कार्यक्रम कार्यालयको नीति रहेको छ र सो नीति अनुसार विभिन्न कार्यक्रमहरू जस्तै यो वर्षको हकमा कुरा गर्ने भने नयाँ कार्यक्रमको रूपमा पाडा पालन कार्यक्रम आएको छ, गाई स्रोत केन्द्रको स्थापना भएको छ, यहाँ एआई मिसन भनेर चाहिँ कृत्रिम गर्भधारणका कार्यक्रमहरू सञ्चालन छन्, त्यसै गरेर फरेज मिसनका कार्यक्रमहरू सञ्चालन छन्, त्यस्तै उपचार परजीवी नियन्त्रण लगायतका विभिन्न कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेको छ। जुन पाडा पालनको कुराकानी गर्नुभयो यहाँले, यो वर्ष नयाँ थप कार्यक्रम, यसको बारेमा जानकारी दिनुहोस् न। हस्, धन्यवाद। यो पाडा पालन कार्यक्रम चाहिँ पशु सेवा विभागले विशेष गरी इन्डियाबाट यो मासुको लागि यहाँ भैँसीहरू आउने निरोगी पशुको वध गर्नुपर्ने ठाउँमा रोगी पशुहरू समेत आउने र क्वालिटीको मासु उत्पादन नहुने र हाम्रो देशमा चाहिँ अब भैँसीको सङ्ख्या पनि कम हुँदै गएकोले पाडा संरक्षणको कार्यक्रम ल्याउँदाखेरि एक त भैँसीको सङ्ख्यामा पनि वृद्धि हुने, पाडाहरूको पनि त भैँसी चाहियो र अर्को चाहिँ जुन मासुको लागि क्वालिटीको मासु उत्पादन गर्नलाई पाडा हुर्काउने र पाडा संरक्षण गर्ने कार्यक्रम ल्याएको हो र चितवनमा चाहिँ यो वर्षबाट सुरुवात भएको हो। अब यो दैनिक रूपमा अथवा भन्नुपर्दा यो यहाँहरूको आँकडा पनि होला, प्रति वर्षको हिसाबले कति जति त्यस्ता भारतीय पाडाहरूको मासु उत्पादन जुन यहाँ नेपालमा भित्रन्छन्? मैले यो यो रनिङ इयरको त ठ्याक्कै छैन, गत सालको चाहिँ यो क्वारेन्टाइनबाट प्रकाशित बुलेटिनहरूको आधारमा हेर्ने हो भने इन्डियाबाट करिब 46,000 राणा भैँसी पाडाहरू चाहिँ नेपाल भित्रिएको हुँदो रहेछ। 46,000 भनेको यो धेरै ठुलो सङ्ख्यामा हो र यो सबैलाई प्रतिस्थापन गर्न त अहिले सम्भावना रहँदैन तत्काललाई, तैपनि यस्ता कार्यक्रमहरूले केही उत्साह पनि हुन्छ र भैँसीलाई चाहिँ अलिकति संरक्षण गर्ने भयो भने त्यो 46,000 राणा भैँसी आयात हुने ठाउँमा केही आयातमा न्यूनीकरण चाहिँ गर्न चाहिँ अहिले सहयोग पुर्याउँछ। यो विशेष गरी अब पशुपालनको क्षेत्रमा गाई बस्तु अथवा भैँसी पालन गर्ने अलिकति सङ्ख्या बढेको अवस्था छ, यो गाईको अवस्था भैँसीको अवस्था यसमा फरक कतिको छ, कति सङ्ख्यामा छन्? हस् धन्यवाद। यो यसको फरक चाहिँ के भने, अब गाईको दुध उत्पादनको लागि गाईको लेभलमा भैँसी पुग्न सक्दैन। गाईको जस्तो अहिले चितवनको हकमा व्यावसायिक फार्महरूको हेर्दा 20 लिटर 22 लिटरसम्म दुध दिने गाईहरू छन्, र एभरेजमा मात्रै निकाल्ने हो भने पनि व्यावसायिक फार्ममा चाहिँ एभरेजमा दुध 12-13 लिटर चाहिँ उत्पादन हुन्छ। र दुध उत्पादनको हिसाबले गाईको महत्त्व बढी छ, र यसको जुन हाम्रो एउटा ल्याक्टेटिङ पिरियड भनेर भनिन्छ, गाई चाहिँ अहिले ब्याउँछ, ब्याएको 2-3 महिनापछि बाली जान्छ, र अर्को वर्ष फेरि ब्याइहाल्छ। ड्राई सिजन भनेर चाहिँ 2 महिनाभन्दा बढी रहँदैन, 1 वर्षमा 2 महिना जति खाली हुन्छ, त्यसले सधैँ दुध दिइराख्छ। भैँसीको हकमा चाहिँ के छ भने, भैँसीको दुध उत्पादन कमी छ, भैँसीको यति धेरै दुध उत्पादन छैन, 5-6 लिटर दुध मात्रै उत्पादन हुन्छ मुर्रा क्रस भैँसीहरूमा। तर भैँसीको चाहिँ अर्को पाटो भयो के भने, भैँसी अनुत्पादक रह्यो भने पनि यहाँ मासुमा चाहिँ जाने भएकोले भैँसी अनुत्पादक रहेको अवस्थामा पनि यसको बिक्रीबाट आय आर्जन हुन्छ, र पारा पनि हुर्काउने भैँसी यस्ता पाराबाट पनि आय आर्जन भयो। अब गाईकोमा चाहिँ दुध चाहिँ आउने, गाई अनुत्पादक भएपछि गाईको व्यवस्थापन गर्नु गाह्रो हुने, र जन्मिँदाखेरि त आधा बाछा आधा बाछी जन्मिन्छ, बाछाको व्यवस्थापन चाहिँ हुन नसक्दाखेरि यो बाछालाई दुध खुवाएर हुर्काउनु पर्ने, त्यसबाट कुनै फाइदा लिन नसक्ने हाम्रो किसान र उद्यमीहरूले, त्यसले गर्दा त्यो एउटा समस्या छ। त्यसैले अब उहाँहरूको आफ्नो इन्ट्रेस्टमा कसैले भैँसी पाल्नुभएको छ, कसैले गाई पाल्नुभएको छ, त्यो आफ्नो पाटो हो। तर सङ्ख्यात्मक हिसाबमा चाहिँ अब गाई पालनमा चाहिँ केही वृद्धि भएको चाहिँ छ। अब जुन स्रोत केन्द्र स्थापना, कृत्रिम गर्भधारणको कुरा पनि यहाँले गर्नुभयो, स्रोत केन्द्र चाहिँ अहिले कहाँ स्थापना गर्नुभयो पछिल्लो पटक? जस्तो स्रोत केन्द्र चाहिँ अहिले अन्नपूर्ण सहकारीले सञ्चालन गरेको जुन सामूहिक गाई फार्म छ, र त्यो एरिया खास स्रोत केन्द्र भनेको चाहिँ अब यो 2-4 अथवा 100 गाई भएर स्रोत केन्द्र हुन सक्दैन। त्यो फार्म आफैमा 108 भन्दा बढी गाईहरू छ, र त्यसका सेयर सदस्यहरूसँग हरेकको आफ्नो इन्डिभिजुअल घरमा पनि 8-10 वटा 10-12 वटा गाईहरू छ, जसले गर्दा त्यो एरियामा करिबन 500 वटा उन्नत नस्लका गाईहरू भएकोले यो स्रोत केन्द्र भनेको चाहिँ अब कसैले गाई किन्न आयो, कोरेली बासी किन्न आयो भने कहाँ जाने, स्रोत केन्द्र देखाउन नसक्ने अवस्थामा हामीले एक ठाउँलाई भए पनि स्रोत केन्द्र स्थापना गरौँ भनेर त्यो गीतानगरको केशरबाग अन्नपूर्ण सहकारी संस्था र त्यसका सदस्यहरू आसपासमा रहेकोले हाम्रो त्यो केन्द्रलाई चाहिँ स्रोत केन्द्र भनेर मतलब डिक्लेयर गरेका छौँ। अब यो पाडा पालनकै प्रसङ्ग फेरि पनि, जुन कस्ता व्यक्तिले अब अनुदान पाउने हुन्, व्यवसाय गर्न पाउने हुन्, त्यो पाडा पालन गर्न पाउने हुन्? ए हस् धन्यवाद। अब यो यहाँ कार्यक्रम आउँदासम्म खासै पाडा पालन सुरुवात भएको चाहिँ 2 व्यवसायिक फार्महरू चाहिँ हाम्रो जानकारीमा आएको थियो, अरू थिएन। अनि सरकारको चाहिँ यो कसरी आयो भने, पहिलोपटक चितवनमा कार्यक्रम लागू हुनुभयो, त्यसले गर्दा हामीले 1 महिनाको टाइम दिएर दरखास्त आह्वान गऱ्यौँ सबै सेवा केन्द्र, हामीले रेडियो पत्रिका मार्फत, यहाँको स्थानीय पत्रिका मार्फत पनि आह्वान गऱ्यौँ, र त्यो मध्येमा चाहिँ 11 दरखास्तहरू परेका थिए। त्यसमा एउटा शर्त के थियो भने, कम्तीमा पनि 3 वर्षसम्म, खास गरी 3 वर्ष पालेर छोड्ने भन्ने आशय चाहिँ होइन, 3 वर्षसम्म कन्टिन्यू गर्नैपर्छ, यसो पाडाको संख्या अझ क्रमशः बढाउँदै लैजानुपर्छ, र कम्तीमा पनि 100 पाडा चाहिँ हुर्काउनुपर्छ। उसले व्यक्तिले हुर्काउनु पनि सक्ने भयो, सहकारीले हुर्काउनु पनि सक्ने भयो, कुनै संस्थाले पनि सक्छ, र सामूहिकमा मिलेर गर्नु पाडा हुर्काउनु पनि सक्छ, तर 100 चाहिँ कम्तीमा पनि हुनुपर्ने भन्ने थियो। अनि त्यति भइसकेपछि 11 दरखास्त परेकोमा हाम्रो त्यहाँ नम्बर दिने आधारहरू थिए विभिन्न, जस्तै पहिलो चाहिँ भौतिक पूर्वाधार भनेर राखेको छ, जस्तो 100 पाडा हुर्काउनको लागि त्यसको चरण क्षेत्र चाहियो, चरण क्षेत्र छैन भने घाँस लगाएको क्षेत्र हुनु पर्यो, 100 गोठ निर्माण गर्ने सम्भावना हुनु पर्यो। अब हामीले दिने पैसा भनेको त 6 लाख हो यो वर्ष, 6 लाखले त त्यो सबै सम्भव हुँदैन, त्यसकारण यो साझेदारी कार्यक्रम हो, यो अनुदान भए तापनि ठिक्क 6 लाखको मात्रै काम गर्ने होइन, यो साझेदारीमा त्यो 15 लाख परे पनि 20 लाखसम्म पनि हुनसक्छ, त्यो साझेदारीमा गर्ने यो पूर्वाधारहरू चाहिँ किसान अथवा व्यवसाय आफैले सञ्चालन गर्ने, र यस्तो अवस्थामा चाहिँ म यति काम गर्न सक्छु भनेर जुन प्रस्ताव आह्वान भएको थियो त्यसमा 11 परेको थियो। हामीले छनौट गर्दाखेरि स्थलगत अनुगमन गरेर छनौट गरिएको हो, र त्यसमा यो सूचना प्रकाशित भएर फिल्ड भेरिफिकेसनमा जाँदा चाहिँ छ ठाउँमा चाहिँ पाडा पालिन सुरुवातै भइसकेको रहेछ। अनि अब सबभन्दा सजिलो त के हो भने जसले चाहिँ अब पाडा पाल्न सुरुवातै गरिसकेका छ र भौतिक संरचना छ भने अब त्यो प्रायोरिटीमा पर्नु भएकोले छवटामध्ये पाँचवटाले चाहिँ पाइएको छ, 500 पाडाहरू खोल्ने कार्यक्रम हो र त्यो दरखास्त दिएका मध्ये यो क्राइटेरियामा चाहिँ 5 चाहिँ छनौट भएको। जुन ती छनौट भएका फार्महरू अथवा किसानहरूले त्यो प्रक्रिया पुरा गरेका छन्, यहाँले अनुगमन पनि हामीले एक त पहिलोचोटिमै त्यो फिल्ड भेरिफिकेसन जसलाई सूचित गर्नुभन्दा पहिला नै हाम्रो टोली गएर फिल्ड भेरिफिकेसन गरेर मात्रै छनौट गरेको हो। यसमा चाहिँ हामीले प्राविधिकहरूको अधिकृतको नेतृत्वमा चाहिँ टोली खटाएका थियौँ र उहाँहरूले छनौट गरेपछि हामीले ओके गऱ्यौँ। अनि ओके गरिसकेपछि पनि हामीले पहिलो किस्ता पैसा दिँदाखेरि राँगाहरू जुन सङ्ख्यामा हुनुपर्ने त्यो सङ्ख्यामा ल्याइसकेपछि मात्रै हामीले चाहिँ पहिलो किस्ता अनुदान हामीले सम्झौता गऱ्यौँ र सम्झौता अनुरूप राँगा ल्याइसकेपछि हामीले त भर्खरै त्यो गएको अस्तिको आइतबार 11 चाहिँ हामीले इभन मिडियाको जिल्ला प्रशासन डिभिस लगायतका हामी ट्याक्स साहब डिभिसबाट योजना अधिकृत लगायत टेलिभिजन प्रिन्ट मिडिया र सबै सञ्चारकर्मीहरूलाई पनि हामीले एउटा टिमै लिएर गएर अनुगमन पनि गऱ्यौँ र त्यो अनुगमन गर्दा हामीलाई पनि सन्तोषै रह्यो। अब सबै त्यो 100% राम्रो भन्दा पनि कहीँ चाहिँ पाडाहरू अलि दुब्ला पनि देखियो तर कतिपय ठाउँमा चाहिँ बडा राम्रो व्यवस्थापन गरेको पाइयो, त्यसले गर्दाखेरि हामी चाहिँ सन्तोष छौँ। अब के छ सम्भावना जुन ती 5 फर्ममा यहाँले भन्नुभयो जस्तै हिसाबले अब अगाडि बढ्ने भने चितवनमा सम्भावना अर्थात् अब यो पाडा पालनलाई वृद्धि गर्नको लागि सम्भावना देख्नुहुन्छ यहाँले? सम्भावना त प्रशस्त देखियो यहाँ। कतिसम्म पनि कुरा आयो भने एक थरी यस्ता कन्ज्युमरहरू छन् जुन चाहिँ साना पाडा अथवा अलिकति पलिला राँगाहरूको स्पेसल मासु पाउने हो भने खसीकै भावमा पनि बिक्री हुन सक्ने भन्ने कुराहरू यहाँ आउन थाल्यो र अहिले पाडा पाल्ने जुन व्यवसाय छन् उहाँहरूले पनि आफ्नो अप्सन के खोज्न थाल्नुभयो त भने अब हुन्छ कुनै आउटलेट टाइपको एउटा स्पेसल राँगाको अथवा पलिलो राँगाको यो पाडाको मासु पाउने चाहिँ रेस्टुरेन्ट खोल्नु पर्यो अथवा हामीले यो बिक्री गर्ने एउटा यो 5 अथवा 6 अरू पनि थपिने समूहहरूमा मार्फत यो राँगा बिक्री गर्ने च्यानल बनाउनु पर्यो किनभने 500 राँगा भन्दा झन्नै 550 जस्तो त यो 5 समूहमै छ, त्यो बाहेक अरू पनि अहिले सुरुवात गर्न अरूले पनि थालेका छन्। यो व्यवसाय अलिकति सरल पनि छ, जस्तै गाईलाई यस्तो बिहानै दुध दुहुन जानु पर्यो, बेलुकी दुध दुहुन जानु पर्यो, अरू बढी टेन्सन नहुने अब यसलाई चाहिँ अलिक सहज तरिकाले दाना पानी व्यवस्था गरिदिएपछि जुन ज्यामी चाहिँ कम पनि लाग्ने, अलिक सजिलो पनि र बेच्दाखेरि रेगुलर दैनिक पैसा चाहिँ नआउने तर एकमुष्ट बेच्न पाउँदाखेरि राम्रै फाइदा बस्नु भएकोले त्यसरी आकर्षण बढेको चाहिँ हामीले महसुस गरिएको छ। अब उहाँहरूको भनाइअनुसार सायद निकट भविष्यमै यो बिक्रीको च्यानल पनि उहाँहरू आफैले तय गर्दै पनि हुनुहुन्छ, उहाँहरू अब एउटा व्यवसाय मान्छेले त यो कुराहरूमा पनि ध्यान पुर्याइहाल्छ। अब यो लक्ष्य चाहिँ कति हो यो चितवनमा यो वर्ष पाडा पालनको लागि? यसमा 500 हो सर। यसमा यो लक्ष्य भनेको कस्तो भने मैले हजुरलाई सुरुमा पनि भनेको थिएँ हामीले लक्ष्य तोकेर आएको चाहिँ 500 पाडा हुर्काउने कार्यक्रम भनेर राखिएको थियो र एउटा समूहमा कम्तीमा 100 पाडा हुर्काउने र मैले अघि भने एउटा समूहले 6 यो वर्ष अनुदान पाउने, अर्को वर्ष भएरलाई यो कन्टिन्युएसन गर्नलाई अर्को वर्ष 4 अनुदान छ, फेरि थर्ड इयरको लागि 2 छ। यति भइसकेपछि उहाँहरू इस्टाब्लिस हुनुहुन्छ, आफै गर्न सक्नुहुन्छ भनेर अहिले चाहिँ एउटा टेवा दिने हिसाबले 6-4-2 गरेर यही समूहलाई चाहिँ कन्टिन्युएसन हुन्छ। यो 5 समूहले 6-6 अनुदान यो वर्ष पाउनुभएको छ। अब थप कार्यक्रम आउला नआउला त्यो अर्कै पाटो हो, तर यो वर्षको लक्ष्य भनेको चाहिँ 500 हो, तर सुरुवात चाहिँ त्यो 5 अनुदान पाउने बाहेक अरूले पनि सुरुवात चाहिँ गरेका छन्। हुन्छ डाक्टर साहब, हामीसँग कुराकानी गर्नुभयो, विशेष गरी यो पाडा पालनकै विषयमा केन्द्रित रहेर हामीले आज कुराकानी गऱ्यौँ। कृषि सरकारमा जिल्ला पशुसेवा कार्यालयको गतिविधि अनि यो पाडा पालनका विषयमा हामीलाई जानकारी गराउनु भयो, सम्पूर्ण कृषकहरूलाई जानकारी गराउनु भयो, यहाँलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यहाँलाई पनि धेरै धन्यवाद। अब हाम्रा पशुसेवा कार्यालयका केही भनाइहरू राख्नु, जुन अर्पण रेडियोबाट यो अवसर जुटाइदिनु भयो, यहाँलाई पनि पशुसेवा कार्यालयका तर्फबाट आभार प्रकट गर्न चाहन्छु। हस्, धन्यवाद। जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर रामकुमार कार्कीसँग हामीले विशेष गरी चितवनमा सुरु गरिएको पाडा पानका विषयमा रहेर केन्द्रित रहेर कुराकानी गऱ्यौँ। यो कुराकानीसँगै आजको लागि कृषि सरकारको समय सकिएको छ। आगामी साता विभिन्न कृषिसँग सम्बन्धित जानकारी अनि कुराकानीका साथमा हामी उपस्थित हुनेछौँ। कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद छ। मेरो आवाज तपाईँ समक्ष पुर्याउन मद्दत गर्ने प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्छु। आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु। नमस्कार। तपाईहरुकै चिर परिचित अस्पताल ओम साई